अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। न गास न बास न आफ्नो भन्ने थात न कसैको साथ दुःख सहयात्री तर जिन्दगीको सुख अपवाद। साँच्ची जिउनका लागि आधारभूत कुरा घाँस बाँस कपास छैन भने उसका लागि त्यो जिन्दगीको सुख एउटा अपवाद नै हो। त्यही विडम्बनाको खबर लिन आज हामी गुल्मी क्षेत्र नम्बर 3 अर्जे गाविस वडा नम्बर 7 अमिला बोटमा आइपुगेका छौँ। यहाँनिर अति सीमान्तकृत वर्गमा पर्ने कुमाल समुदायकी एकजना लक्ष्मी मुखिया कत 50 वर्षदेखि एकल महिला बनेर न सन्तान न श्रीमानको सहारा भएर घर जग्गा केही नभएर सुकुम्बासी भएर दुनियाँको कटेरो माग्दै बस्दै आउनु भएको छ। एउटी एकल महिला कसैको कटेरो मागेर बस्दा कति असुरक्षित हुन्छ। उहाँले हिंसा पनि खेप्नु पर्यो होला, भोकै पनि हिँड्नु पर्यो होला, ओढ्ने कपडा नभएर जाडोमा बस्नु परेको पनि होला। अहिले म उहाँ बसिरहेको कटेरोमा आइपुगेको छु र उहाँसँग प्रशस्त कपडा पनि छैनन्। यो जाडो मौसम उहाँको अत्यन्तै बिचल्ली छ। यही बिचल्लीको खबर ओझेलका खबरमा प्रसारण गर्न सके केही सहयोग हुन्थ्यो कि भनेर महिला जागरण आमा समूह अर्जे गाविसका दिदी बहिनीहरूले बोलाएपछि हामी यहाँनिर आइपुगेका हौ। यहाँनिर उनी दिदी बहिनी हुनुहुन्छ, त्यस्तै गरेर स्थानीय समाजसेवी हुनुहुन्छ। अब हामी ढिलै नगरी यी महिलाको जीवन कथा आजको जीवनको गोरेटोमा राख्न गइरहेका छौँ। सर्वप्रथम यी एकल महिलाको अवस्थाका बारेमा म यस महिला जागरण आमा समूह अर्जे गाविसकी अध्यक्ष सीता अरियालसँग सोध्न गइरहेको छु। सीताजी, यहाँको अवस्थाका बारेमा बताइदिनुहोस् न। हजुर प्रेमजी, हजुरलाई सर्वप्रथम नमस्कार। यी एकल महिला बनेर बसेकी यी देविनी मुखियाको बारेमा भन्नुपर्दा उनको अवस्था दर्दनाक छ। म शब्दमा व्यक्त गर्न नसक्ने उनको कथा छ। तर अर्जे गाविसमा पटक पटक मैले आवाज उठाएँ। जुन लक्षित वर्ग यस्तै दिन दुखीहरूका लागि सरकारले छुट्याएको रकममा पनि हाम्रो अरू तथा नाम सङ्घ संस्थाहरूले आफ्ना बनाउँदा नाता गोताहरूलाई हेर्ने गर्छन् भने उहाँको केही अवस्था दर्दनाक भए दिएको हुँदा एउटा बाख्रो दिएर उहाँको जीवन उक्सिन्छ कि भनेर एउटा बाख्रो पाल्नको लागि रुती नजार महिला जागरण आमा समूहले निर्णय गरिदियौँ। तर उहाँको अवस्था एउटा बाख्रोले सुध्रिन सकेन, यस्ता कार्यमा साथ दिनुहुनेछ भनी उहाँको आवाज बुलन्द गर्न म हजुरलाई बारम्बार प्रयास गरेँ। लामो समयपछि हजुरलाई पाएँ। यो कलियुगको अवतार जस्तो प्रेम सुनारमा मात्र नभएर हामी सबैमा यो अवतार दिउन्, उहाँमा एउटा भएको क्षमतालाई हामी पनि साथ दिनेछौँ। सबैले आफ्नो ठाउँबाट साथ दिनुहुन्छ। उहाँले हरेक बस्ती बस्तीमा गएर यी दर्दनाक पीडाहरूको प्रसारण गरिरहनु भएको छ। त्यसकारण आफ्नो ठाउँबाट अरूको ठाउँबाट सहयोग जुटाउनेछौँ भन्दै उहाँको दर्दनाक अवस्थाले गर्दा मलाई अलिकति आफू भावुक पनि बन्न पुगे। प्रत्येक नेपाली महिलाहरू दिन दुखीको साथमा सीता अर्याल रहनेछ भन्ने कुरा म जोड्न चाहन्छु। यहाँनिर यसै समूहकी सदस्य पवित्र भुषाल हुनुहुन्छ। पवित्रजी, यस्तै सुकुम्बासी महिलालाई गाविसमा कुरा गर्नु भएन तपाईँहरूले? गरेका थियौँ। गर्दाखेरि अब गाविसमा पनि ठुला बडा मान्छेहरूले हाँसामा उडाइदिने, अब अनेक गर्ने, अब दुखी हेर्ने कोही पनि छैन, यो गाविसमा भन्छ भनेर हामीले यहाँसम्म उठाउन खोजेका हौँ। उहाँलाई हाम्रो व्यक्तिगत सहयोग त गर्थ्यौँ, अब गाविसबाट हेर्ने कुराहरू अरू हेरिएको छैन। मान्छेकै भिडभित्र यहाँ पीरमा छ मान्छे, मान्छेकै भिडभित्र तर देख्ने कोही छैन, तर देख्ने कोही छैन। सामान्यत घाँसबास कपास एउटा अधिकार हो हरेक नागरिकको, त्यसबाट वञ्चित हुँदा पनि यहाँका राजनीतिक दल समाजसेवीहरूले के हेरे त? यहाँनिर यसै अर्जे गाविस वडा नम्बर 8 का ढालबहादुर विष्ट हुनुहुन्छ, वडा संयोजक हुनुहुन्छ उहाँ, र यत्रो वर्षदेखि सुकुम्बासी हुँदा पनि उहाँलाई यसो घाँसबास कपासको व्यवस्था गर्नेतर्फ गाविसले किन सोचेन त? पहिला प्रथम त हाम्रो प्रेम सरलाई चाहिँ धन्यवाद, र पहिलादेखि कुरा त उनले उठाइरहेकी पनि हुन्, हामी त्यति गाविसमा त्यस्तो चाहिँ उसमा त्यति थिएनौँ, बाहिर बाहिर भए पनि अब समाजको काम गर्नको लागि हामी अगाडि बढिरहेका पनि थियौँ, र अहिले चाहिँ समाजक पोहोर र अहिले चाहिँ समाजक भएको पोहोर साल कुनै कुरो उठाएनन्, परारसार कुरो उठाइथिन् अथवा नागरिकता म वञ्चित भएँ यस्तै हेनतेन भन्ने कुराहरू भयो, अपरारसार अथवा माथि गाविस लगायत सब चाहिँ टोली आएको बेला नागरिकता बनाइदिउँ। त्यसपछि अहिले चाहिँ गाउँमा कहिले चाहिँ अझै माथि 4 कहिले यहाँ 8 7 गर्दै उनी चाहिँ कटेरो माग्दै बस्दै गर्छन्, आफ्नो गुजारा चाहिँ गर्न त समस्यै हुन्छ एकल महिलालाई, र पनि धेरै चाहिँ एकल महिला भएपछि समस्या पर्ने त कुरो अब थाहै छ सबैलाई, र त्यस्तो चाहिँ पीडा भोगेर बसिरहेकी अहिले चाहिँ 3-4 मसँग गइन्, मलाई चाहिँ घर व्यवस्था चाहिँ गरिदिए अथवा बासको व्यवस्था गरिदिए, सुकुम्बासीको चाहिँ ऊ गरिदिए भन्ने कुरा चाहिँ उनले कार्तिकदेखि चाहिँ गरेथिन्। मैले भने अब परिषद आउँदैछ, परिषदमा चाहिँ म बोलाउँछु, खबर गर्छु, र गाविसमा आऊ, मैले एक्लै चाहिँ हामीलाई चाहिँ उसमा दिएर चाहिँ हुँदैन, गाविसहरूले चाहिँ ऊ गर्नुपर्छ, सल्लाह गर्नुपर्छ, छलफल गर्नुपर्छ भनेर मैले परिषदको बेला अस्ति चाहिँ पुस 26 त्यहाँ परिषदको चाहिँ योजना तर्जुमा थियो त्यस बेला बोलाएर त्यहाँ सरसल्लाह गरेर गाविसहरूले हुन्छ जत्न चाहिँ सेन्टर पर्छ जत्न चाहिँ ठिक हुन्छ उत्नै दिने भनेर कुराकानी हामी गरेका छौँ, र पनि जग्गा त दिने हो, अब घर कटेरो बनाउन छाप्रो बनाउन पनि सहयोग चाहियो, सहयोगको लागि अब के गर्ने, हामी निजै चाहिँ हामी अब आफ्नो जान परिवार पनि पाल्न पर्ने, त्योले चाहिँ अब रेखदेख गर्न त्यति सकिँदैन, थोथोरैले चाहिँ हुँदैन, त्योले गर्दा छाप्रो बनाउन पनि केही चाहिँ रकम लाग्ने भएको हुनाले धेरै समस्या परेको छ, पीडा छन्, त्यसलाई चाहिँ जो जहाँ हुनुहुन्छ अथवा थोरै आर्थिक सहयोग गर्नुभयो भने पनि अथवा एउटा छाप्रो बनाउन हामी लाएर चाहिँ गर्नेछौँ भन्ने चाहिँ ऊ गर्दै मेरो 2 सन्देश चाहिँ मेट्छु। ल, यहाँको शुभ नाम चाहिँ? मेरो विष्णु प्रसाद आर्य। अर्जी कति नम्बर वडा? अर्जी गाविस भन्ने पोखराबारी। पोखराबारी, तपाईँ यहाँको समाजसेवी पनि हुनुहुन्छ, यी महिलाको उद्धारका लागि सबैसँग के आग्रह गर्न चाहनुहुन्छ? मैले खास गरी देश विदेशमा हुने हाम्रो गाउँभन्दा बाहिर हुने दाजुभाइहरूलाई के भन्छु भने यिनी महिलाको अवस्था एकदम दर्दनाक छ, तपाईँ हामी सबैले थोरै थोरै सहयोग गऱ्यौँ भने उनको उद्धार हुनेछ, भन्न चाहन्छु। यहाँको शुभ नाम? मेरो नगेन्द्र प्रसाद गौतम। कहाँ हुनुहुन्छ? र अझै तिन पोखराबारी। जुन अवस्था छ देख्नु भएको छ, उहाँ अर्का कटरा बस्नु भएको छ, यो जाडो मौसम, न्यानो कपडा पनि छैन, खानेकुरा पनि छैन, अर्कैको आश गरेर बस्नुपर्ने अवस्था छ। यस्तो अवस्था प्रति यहाँको सरकारी निकाय, संघ संस्था, राजनीति दलले त नहेरेकै हो नि, होइन? नहेरेकै हो, हेर्नु पर्ने हो। यस्तो कुराहरूमा हामीले कुरा उठाउँदा हाम्रो कुराहरू वास्तव हुँदैन, वास्तवमा हुने हो नि गाउँबाट। र उहाँहरूलाई 1.5 वर्ष पहिला पनि यहाँ गाउँमा कता कता बलात्कार गरे, केही गरे भन्ने केसहरूमा आएका थिए। तिन कुराहरू पनि लुकाउने छिपाउने कुराहरू भएका छन्। यस्ता मान्छेहरूले राजनीतिमा तिनै मान्छेहरूको हाबी छ र हामीले पछि पारेका छन्। तिनै मान्छेहरूको चल्छ गाविसमा, हाम्रो चल्दैन, यस्ता महिलाहरू उद्धार गरौँ, यस्ता अरू पनि धेरै छन् यहाँ दुःखीहरू, तिनीहरू केही उद्धार गरौँ, चाहिँ साधारण ठाउँ दिउँ भन्दा पनि हाम्रो चाहिँ टेर्दैनन्। र यिनलाई हुनुपर्छ गाँसवा नेपाली नागरिकबाट नै दिनुपर्छ। यहाँको शुभ नाम? मेरो नाम राजन लामी छानी हो, मेरो घर धरान सुन्दरी पर्छ, होइन? तपाईँलाई यहाँ धरानै भन्छन् के अरे? हजुर, यहाँ अर्जी पोखराबारी गुलगुलीमा बस्छु। त्यसले गर्दाखेरि उहाँको विषयमा म के भन्न चाहन्छु भने, मैले सर मेरो मैले देख्दाखेरि उहाँको आँसु झर्दाखेरि मैले मेरो मम्मी हुनुहुन्छ, होइन, म एउटा महिला हो, म पीडित हुनुहुन्छ, अनि मेरो मनले के भन्छ भने मैले मेरो मम्मीलाई साँच्चै नै मम्मी नै हुनु त रे संसार देख्न पायो। उहाँको विषयमा के भन्न चाहन्छु भने, उहाँलाई हामीले सहयोग गर्नुपर्छ। हामीले उहाँलाई सहयोग गरेर उहाँको मन खुसी भयो भने, मैले आशीर्वाद दिनुभयो भने हामीले आशीर्वाद लाग्नेछ। म के भन्न चाहन्छु भने, देश विदेश भएका दाजुभाइहरू दिदीबहिनीहरू हुन्छ र यहाँ जति पनि हामी छौँ, हामी सबै भएर बचाउनुपर्छ मेरो भन्ने अनुरोध। हस् धन्यवाद। अब म उनै पीडित महिलाको पीडा स्वयं उनकै आवाजमा सुनाउन चाहन्छु। दिदी नमस्कार। नमस्कार। तपाईँ अहिले कति वर्ष कि हुनुभयो? म 65 भयो। 65 वर्ष कि हुनुभयो? हजुर। कति वर्षको उमेरमा तपाईँको विवाह भएको थियो र कति समयपछि तपाईँ एकल महिला हुनुभयो? मेरो 12 वर्ष 6 महिनाको उमेर हुँदाखेरि विवाह भएर 3 वर्षमा दुला बित्नु भयो। विवाहको 3 वर्षमा श्रीमान बित्नु भयो? हजुर। भनेपछि तपाईँ त्यति बेला कति वर्ष कि हुनुहुन्थ्यो? म 15 वर्ष लागि थिएँ। 15 वर्षको उमेरमा एकल महिला हुनुभयो? हजुर। सन्तान थिए कि थिएन? सन्तान छोरी 1 साल 10 महिना कि छोरी थिए। श्रीमान बितेका 3 दिनका दिन छोरो जन्मेको। 3 दिनका दिन? त्यहाँबाट 15 दिनमा देवरले लिन गएर 15 दिनमा घर आए। त्यसपछि बाउ बितेको 8 महिनामा छोरो बित्यो। त्यहाँबाट छोरो बितेको 1 वर्ष दिनपछि 3 वर्ष पालेकी छोरी बिते। 15 वर्षको उमेरमा तपाईँ एकल महिला हुनुभयो, त्यसपछि मन बुझाउने एउटा छोरा थिए, एउटा छोरी थिए, तिनीहरूको पनि मृत्यु भयो। त्यसपछि तपाईँ चाहिँ श्रीमानकै साथमा बस्नुभयो आज 50 वर्षदेखि, होइन त? हजुर। मलाई कोही मन डगेन, मलाई कोही दिलचित्तले मलाई देखेन, मेरो भाग्य यत्तिकै रहेछ भनेर बसेँ। हजुर, के गरौँ, आज दुनियाँको हिन भए हिंसा भए यस्तो हिँड हेला हुन्छ होला भन्ने भए म पहिल्यै आफ्नो खुट्टामा उभिँदा मैले केही जानिनँ, केही बुझिनँ, बाल उमेरमा गरम फुटेर बस्नु पर्यो मलाई यत्तिकै। हजुर, दुनियाँको गोठ मागेर फालिएका घर फुटे डुटेका बनाएर बसे जीवनभर, आशीले जीवन धोएर बसे प्रभु। गाउँले हिँड गरौँ हिंसा गरौँ बलात्कार गर्नु पनि आए प्रभु, मलाई रोक्सी पनि बनाए, बोक्सी पनि बनाए, मेरो पेटमा छल कपट केही छैन, कालो मैलो केही छैन। भगवान् परमेश्वर भगवान्को भक्तिनी पनि बनेको दिन भगवान्ले भक्तिनी पनि बनाएर राख्नुभयो। तपाईँलाई धेरै पटक धेरैजनाले बोक्सी पनि भने? हजुर, मलाई रोक्सी बोक्सी पनि भने, मलाई हिँड हेला गरे।